नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। एमाले नेता ओली फेरि बिरामी, स्वास्थ्य असहज भएपछि अस्पताल भर्ना। व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै लोड सेडिङ अझै 1 महिना नघट्ने। युक्रेनमा अन्तर्राष्ट्रिय सुपरिवेक्षकहरूलाई युद्धबन्दीको रूपमा सार्वजनिक रूसले भड्काउने काम गरेको भन्दै अमेरिकाको चेतावनी। र आइपीएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। एमाले संसदीय दलका नेता केपी शर्मा ओली गैराती पुनः अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्य असहज भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएका ओलीलाई स्लाइन दिइएको छ। ओलीको शरीरमा पानीको मात्रा कम रहेको चिकित्सकहरूले जनाएका छन्। उहाँलाई बान्ता भएपछि अस्पताल लगिएको र अहिले स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ। नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा 1.5 महिना उपचार गराएर ओली वैशाख 3 गते स्वदेश फर्क भएको थियो। उहाँलाई चिकित्सकले कम बोल्न र आराम गर्न सल्लाह दिए पनि स्वदेश फर्के लगत्तै महाधिवेशन अभियानमा लाग्नु भएको थियो। संविधान सभाका संविधान निर्माणको मुख्य जिम्मेवारी बोकेको 2 वटा समितिका बैठक आज बस्दैछन्। संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समिति र संविधान मसौदा निर्माणको समितिको बैठक बस्न लागेको हो। सभापति चयन भएपछि 2 वटै समितिको बैठक पहिलो पटक बस्न लागेको हो। दिउँसो 1 बजेपछि बस्ने राजनैतिक सम्वाद समितिको बैठकमा संविधान निर्माणको प्रक्रियामा विवाद रहेका मुख्य विषय र संविधान सभा बाहिर रहेका दलहरूसँग गर्ने वार्ताका विषयमा छलफल हुनेछ। प्रमुख दलका शीर्ष नेताहरू समेत रहेका समितिमा संविधान निर्माणका लागि बनाइने कार्यविधि कार्यतालिकाका विषयमा मुख्य गरी छलफल हुनेछ। संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले समितिको पहिलो बैठक भएकाले सैद्धान्तिक विषयमा बढ़ी केन्द्रित हुने बताउनुभयो। मसौदा समितिको बैठकमा अघिल्लो संविधान सभाका विवादित विषयको निर्कुल गर्ने विषयमा छलफल हुनेछ। महाधिवेशनमा पेश गर्ने मूल दस्तावेजको मस्यौदामाथि एमालेमा छलफल शुरू भएको छ। अध्यक्ष जलनाथ खनालले तयार गरेको खाकामा मस्यौदा समितिमा हिजोदेखि छलफल शुरू भएको हो। आज मस्यौदा समितिका सदस्यले राय राखेपछि त्यसलाई संशोधनसहित केन्द्रीय कमिटिमा पेश गरिनेछ। अध्यक्ष खनालले पार्टीभित्र देखेका सबै मतलाई समेटेर प्रारम्भिक मस्यौदा तयार गर्नुभएको हो। एमालेमा समाजको चरित्र 2062 र 63 आन्दोलन र जनताको बहुदलीय जनवादलाई सँगै लैजाने विषयमा केही अन्तर्विरोध देखिएको छ। पार्टीले राख्ने प्रधान अन्तर्विरोध लगायतका विषयमा फरक फरक नभए भनाई आएपछि गुटगत छलफलमै वैचारिक बहस शुरू भएको छ। विवादको निरूपण नहुँदा पार्टीभित्र वैचारिक संघर्ष चर्किएको छ। खनालले पेश गरेको दस्तावेजमा नेपाली समाज पुँजीवादी हुँदै गएको 2062 र 63 परिवर्तनले राजनैतिक क्रान्ति मूलत पूरा भएको उल्लेख गर्नुभएको छ। त्यसमा महासचिव ईश्वर पोखरेलले सहमति राख्नु भएको छ। मसौदा समितिको बैठक बिहान 11 बजे पार्टी कार्यालय बल्खमा बस्ने सचिव युवराज ग्यामालीले जानकारी दिनुभयो। व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कामका क्रममा ज्यान गुमाएका, घाइते अपाङ्ग र अस्वस्थ भएकाहरूको सम्झनामा श्रमिक स्मृति दिवसको रूपमा पनि हरेक वर्ष 28 अप्रेलका दिन मनाउने गरिन्छ। दिवसको अवसर पारेर सरकारले 14 राष्ट्रिय व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह पनि आजदेखि शुरू गर्दैछ। कार्यथलोमा श्रमिक सुरक्षा सम्बन्धी चेतना जगाउने उद्देश्यले नेपाल सरकारले 2057 सालदेखि व्यवसाय जन्य स्वास्थ्य सुरक्षा सप्ताह मनाउँदै आएको छ। दिवसको नारा वर्ष कार्यस्थलमा रसायनहरूको प्रयोगमा सुरक्षा तथा स्वास्थ्य तय गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर व्यवसायजन्य रोग श्रम सम्बद्ध मृत्युको मुख्य कारण बन्दै गइरहेको छ। विश्वभर वर्षेनी 23,40,000 श्रमिकको कामका सिलसिलामा ज्यान जाने गरेको छ, जसमध्ये व्यवसायजन्य दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या 3,21,000 रहेको छ भने बाँकी श्रमजन्य र त्यसका कारण लाग्ने विभिन्न रोगका कारण ज्यान गुमाउनेको संख्या रहेको छ। उद्योग कल कारखाना र अरू कार्यस्थलमा विभिन्न प्रकारका रसायनको प्रयोग व्यापक बन्दै गइरहेको छ। खतरनाक रसायनहरूको प्रयोग भण्डारण र ओसार पसारमा सुरक्षात्मक तथा नियन्त्रण गर्ने उपाय अप्नाउन नसक्दा श्रमिकहरू दुर्घटना र व्यवसायजन्य रोगको जोखिममा छन्। रसायनको प्रत्यक्ष सम्पर्कमा आउने श्रमिकमा क्यान्सरको सम्भावना सबैभन्दा धेरै हुन्छ। रसायनको प्रत्यक्ष सम्पर्क तथा हावा र पानीमा मिसिएको रसायनका कारण विश्वमा 49 लाख जनाको ज्यान जाने तथा 8,60,00,000 जना अङ्गभङ्ग वा अशक्त हुने गरेका छन्। काम गर्दा हुने दुर्घटना न्यूनीकरणका लागि श्रम विभाग अन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजना संचालनमा छ, तर रसायनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव श्रमिकमा कस्तो परेको छ भन्ने गहन अध्ययन अझै हुन सकेको छैन। नदी तथा खोलामा पानीको बहाव नबढेकाले तत्काल लोडसेडिङ नघट्ने भएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष नदी तथा खोलामा पानीको बहाव नबढेको नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवन कुमार छेत्रीले जानकारी दिनुभयो। आउँदो जेठको पहिलो हप्तादेखि भने लोडसेडिङ घट्ने उहाँले बताउनुभयो। अघिल्लो वर्ष यो समयमा खोला र नदीमा पानीको बहाव बढेकाले कम लोडसेडिङ भए पनि यसपटक दैनिक 12 घण्टादेखि कम गर्न नसकिने प्राधिकरणले जनाए हिमनदी र खुलाहरूमा अहिले सामान्य मात्रामा पानीको सतह बढे पनि धेरै बिजुली उत्पादनका लागि पर्याप्त छैन। रूपन्देही प्रहरीले लाखौं मूल्य बराबरको चुनिया च्याउ आज बिहान बरामद गरेको छ। रूपन्देहीको कालीदह स्थित एक गोदाममा राखेको अवस्थामा उक्त च्याउ बरामद गरेको हो। नेपाल भारत सीमाको 10 गजा क्षेत्रबाट करिब 20 मिटरको दूरीमा आमा गाविस नम्बर 8 रहेको गोदाममा राखेको च्याउ गस्तीमा रहेको प्रहरी टोलीले फेला पारेको हो। 3 कोठे गोदाम च्याउले भरिएको छ। गोदामबाट च्याउ निकाल्ने सजना साइकल चालक भरियालाई पनि प्रहरीले पक्राउ गरेको छ। च्याउ कहाँ उत्पादन भएको र कहाँ बेच्न लान लागिएको भन्ने खुल्न सकेको छैन। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ, सत्ता पक्षले देशलाई पुरानै र मनमानी ढंगले अघि बढ़ाउन खोजेको भन्ने नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको आरोपप्रति तपाईँको प्रतिक्रिया के छ? ए सही कुरा, बी त्यस्तो लाग्दैन, र सी व्यवस्थामा पर्दाको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौडा बिर्ग सड़क खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियससम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने र बेलुकी पख बादल लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। युक्रेनमा रसिया समर्थक लडाकुहरूले आफूले नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सुपरिवेक्षकहरूलाई युद्धबन्दीको रूपमा सार्वजनिक गरेका छन्। यससँगै युक्रेन संकट झन बढ़ेको छ। रूसले नै यस्तो भड़काउने काम गरेको भन्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले चेतावनी दिनुभएको छ। रसिया समर्थित लडाकुले आफ्नो नगरमा वर्तमान परिस्थितिमा कुनै पनि सैनिकलाई आफूहरूको अनुमति नभई प्रवेश गर्न निषेध भएको बताउँदै उनीहरूलाई युद्धबन्दी ठानिने बताएका छन्। एसिया भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बराक ओबामाले यस संकटमा विश्वलाई एक हुन आग्रह गर्नुभएको छ। युरोप तथा अमेरिकाले मस्क विरूद्ध आज नयाँ प्रतिबन्ध लगाउने अनुमान गरिएको छ। खेल समाचार। युएईमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज किङ्स इलेभेन पञ्जाब र रोयल च्यालेन्जर्स बेंगलोर बीच प्रतिस्पर्धा हुँदैछ। अङ्क तालिकाको पाँचौं स्थानमा रहेको बेंगलोरले शीर्ष स्थानमा रहेको पञ्जाबको सामना गर्न लागेको हो। जारी प्रतियोगितामा अपराजित यात्रा कायम राखेको पञ्जाब आजको खेल पनि जित्ने मनस्थितिमा छ भने लगातार पछिल्ला दुई खेल गुमाएको बेंगलोर तेस्रो जितको खोजीमा रहनेछ। बेंगलोरले आजको खेल जिते तेस्रो स्थानमा उक्लनेछ भने पञ्जाब एक खेल बढ़ी खेलेको चेन्नई सुपर किङ्ससँग दुई अंकको दूरी बढ़ाउनेछ। गैरातीको खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गर्दै चेन्नईले समान आठ अंक जोड्दा पञ्जाबसँग रनरेटका आधारमा पछि छ। शारजा क्रिकेट स्टेडियममा हैदराबादले दिएको 140 रनको चुनौती चेन्नईले तीन बल बाँकी छँदा पूरा गर्यो। चेन्नईका लागि ड्वेन स्मिथले सर्वाधिक 66 तथा ब्रेन्डम म्याकलमले 40 रन बनाए। टस जितेर ब्याटिङ गरेको हैदराबादले आरन फिन्सको 44 रनको मदतमा पाँच विकेट गुमाएर 145 रन बनाएको थियो। जितपछि चेन्नई आठ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ। यसअघि हिजै भएको पहिलो खेलमा दिल्लीले मुम्बईलाई पराजित गरेको थियो। मुम्बईको यो लगातार चौथो हार हो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एमाले नेता ओली फेरि बिरामी, स्वास्थ्य असज भएपछि अस्पताल भर्ना। व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै लोडसेडिङ अझै एक महिना नघट्ने। युक्रेनमा अन्तर्राष्ट्रिय सुपरिवेक्षकहरूलाई युद्धबन्दीको रूपमा सार्वजनिक, रूसले भड़काउने काम गरेको भन्दै अमेरिकाको चेतावनी। र आईपीएल क्रिकेटमा आज किङ्स इलेभेन पञ्जाब र रोयल च्यालेन्जर्स बेंगलोर भिड्ने। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 056-5362-290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू